جب ہم لفظ الحمدللہ بولتے ہیں تو یہ لفظ کیا معنی رکھتا ہے؟ اس کا لفظی ترجمہ کیا ہے؟ سب تعریف اللہ کے لیے ہے. کسی کی تعریف کب بیان کرنے کو دل چاہتا ہے؟ تعریف کب کی جاتی؟ جب وہ اچھا لگتا ہے. تو گویا دوسرے لفظوں میں جب بھی کوئی اچھی چیز ہم دیکھتے ہیں تو ہمیں کون یاد آتا ہے؟ اس کا بنانے والا, یعنی اس کا خالق اللہ. کیا اتنا کافی ہے کہ ہم تعریف کر دیں, خوش ہو جائیں اور بس؟ تعریف کا حق کب ادا ہوتا ہے؟ جب ہم اچھی چیز پر کیا کریں, شکر ادا کریں. شکر کیا ہوتا ہے؟ کسی کا شکر ادا کرنا دراصل کن جذبات کا اظہار کرنا ہے؟ اس کی نعمتوں کا اعتراف کرنا ہے. شکر کرنا دراصل کیا ہے؟ دینے والے کا اعتراف کرنا. اعتراف کا مطلب سمجھتے؟ مان جانا کہ واقعی اس نے دیا ہے, واقعی وہ میرا محسن ہے. اعتراف. جب انسان کسی کی خوبی مان لیتا ہے, جب انسان کسی کا احسان مان لیتا ہے, تو دراصل وہ ایک مثبت رویہ اختیار کرتا ہے. مثبت کیا ہوتا ہے؟ پازیٹو. گویا شکر گزار انسان ایک پازیٹو تھنکنگ رکھنے والا انسان ہوتا ہے. تو اس سے کیا پتہ چلتا ہے؟ کہ قرآن پاک کا پڑھنا, قرآن پاک کا آغاز, قرآن پاک کی ابتدا دراصل انسان کو کیا بناتی ہے؟ ایک مثبت انسان بناتی, شکر گزار انسان بناتی. تو پھر ہمارے دین کی پہچان کیا ہوئی؟ منفی سوچ یا مثبت سوچ؟ مثبت سوچ رکھنے والا انسان. ایک دیندار انسان کو اگر پہچاننا ہو تو اس میں کیا دیکھے؟ کہ اس کی سوچ کیسی ہے, مثبت ہے یا منفی ہے, پازیٹو ہے یا نیگیٹو ہے. تو گویا دین کیا چاہتا ہے ہم سے؟ کہ ہم نقصان سے بچ کر فائدے میں آ جائیں, نیگیٹو تھنکنگ سے نکل کر پازیٹو تھنکنگ اپنائیں. نیگیٹو باتیں کرنے کی بجائے پازیٹو باتیں کیا کریں, مایوسی کی بجائے امید رکھا کریں, اندھیروں کی بجائے روشنی کی طرف نظر رکھیں. جو نہیں ملا اس کو سوچنے کی بجائے جو ملا ہے اس کی قدر کریں. اس کا نتیجہ کیا ہوگا؟ آپ کو کیا حاصل ہوگا؟ کیا ملے گا؟ آپ کے دل میں ایک اطمینان آئے گا, ایک خوشی آئے گی. اس کا فائدہ کس کو پہنچے گا؟ اس خوشی اور اطمینان کا وہ کس تک لوٹے گی؟ کس کو فائدہ پہنچائے گی؟ خود آپ کو فائدہ پہنچائے گی. اور جب آپ اطمینان کے ساتھ زندگی بسر کریں گے اور اسی اطمینان کی حالت میں جان دیں گے تو اگلی دنیا میں بھی آپ کو پرامن جگہ پر بھیجا جائے گا. ٹھیک ہے. اچھا, اس کا طریقہ کیا ہے؟ اس کے لیے ایک حدیث میں آپ کو سناتی ہوں. نبی صلی اللہ علیہ وسلم نے فرمایا, انظروا الى من هو اسفل منكم ولا تنظروا الى من هو فوقكم فانه اجدر الا تزدروا نعمت اللہ علیکم. تم اس کو دیکھو جو تم سے نیچے ہے, اس کو نہ دیکھو جو تم سے اوپر ہے. اس طرح تم اپنے اوپر اللہ کی نعمت کو کم نہیں سمجھو گے. ہمیشہ اپنے سے نیچے والے کو دیکھو. نبی صلی اللہ علیہ وسلم نے فرمایا, دو صفات جو کسی کے اندر ہوں اللہ اس کو شاکر اور صابر لکھ دیتا ہے. جو دنیا کے معاملے میں اس کو دیکھے جو اس سے کم ہے, پھر وہ اللہ کا شکر کرے اس نعمت پر جو اللہ نے اسے دی ہے. اور جو اپنے دین کے معاملے میں اس کو دیکھے جو اس سے اوپر, پھر اس کی پیروی کرے. مگر جو اپنی دنیا کے معاملے میں اس کو دیکھے جو اس سے اوپر ہے, پھر وہ اس پہ افسوس کرے, جو اس سے کھو گیا تو نہ وہ شاکر لکھا جائے گا نہ صابر لکھا جائے گا. اب دیکھیں کہ زندگی کا مزہ صرف اس شخص کو ہے جس کے دل میں شکر کا چشمہ رواں ہے. وہ ان نعمتوں کو دیکھتا ہے, محسوس کرتا ہے جو اس کے پاس ہیں. یہی خوشی کا راز ہے. اور پھر جو ہے چاہے تھوڑا ہے وہ دوسروں کو بھی دینا جانتا ہے. آپ دیکھیں کہ اللہ تعالیٰ کی دنیا میں پانچ انگلیاں برابر نہیں ہیں. हर मामले में किसी को इल्म ज्यादा मिला, किसी को माल ज्यादा मिला, किसी को आपसे ज्यादा बेहतर शक्ल मिल गई, किसी को ताकत जिस्मानी कुव्वत ज्यादा मिल गई। अब देखिए कि हर चीज हर एक के पास बराबर भी नहीं है, कहीं ना कहीं कोई शख्स किसी ना किसी कमी का शिकार है। तो अगर वो सिर्फ उस कमी पे नजर रखेगा तो कभी भी तसल्ली नहीं होगी उसकी। अच्छा, जो शुक्र गुजार इंसान होता है ना, उसका एक और एटीट्यूड भी होता है। शुक्र सिर्फ उस दिल में पैदा होता है जो ये समझता है कि ये सब कुछ मुझे कहीं और से मिला है, मेरी काबिलियत नहीं है। और अगर इंसान ये समझने लगे कि ये मेरी काबिलियत, शुक्र के बजाय क्या आता है, तकब्बुर, सरकशी। अल्लाह ताला हमें पैदा क्या करना चाहता है? शुक्र पैदा करना चाहता है। अल्लाह ताला ने हमको अपनी इबादत के लिए पैदा किया है ना, मा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, है ना। तो असल इबादत क्या है, इबादत गुजार होना क्या है? इबादत अब्द से है, अब्द बंदा, बंदगी, आजजी। किसके सामने? अपने रब के सामने। मेरा कुछ नहीं, मेरे रब का दिया हुआ है, इसलिए मुझे कोई हक नहीं कि मैं दूसरों पे सरकशी करूं, दूसरों को जलील और ख्वार करूं और हकीर समझूं और बुरा समझूं। अच्छा, आज हम मुसलमानों में यही चीज तो खत्म हो गई। हम नमाजें भी खूब पढ़ते हैं, तहज्जुद भी पढ़ लेते हैं, लेकिन हमारे अंदर क्या आना शुरू हो जाता है साथ साथ? हम नेक हैं, अना खैरुम मिन, मैं बेहतर हूं उससे। ये सरकशी है, ये तकब्बुर है, ये इबादत के मुनाफी। कभी तो आपने सोचा कि कुरान पाक का पहला लफ्ज अल्हम्दुलिल्लाह क्यों है? यही तो पैदा करना है अपने अंदर, इसी का नाम इबादत। अगर कोई हमारी भी तारीफ करता है तो हमारा क्या था जो हमने लगाया? अल्लाह ने दिया था तो तारीफ तो अल्लाह ही की हुई ना। जिसने पीछे से दिया तारीफ तो असल में उसकी हुई, हमारा क्या? हमने तो सिर्फ इस्तेमाल किया। ये पूछ रही है कि क्या किसी की तारीफ नहीं करनी चाहिए? तारीफ कर सकते हैं, खुश आमद नहीं करनी चाहिए, तारीफ कर सकते हैं। आप ध्यान में रखेंगे कि इसको अल्लाह ने दिया है, अब उसकी पूजा नहीं शुरू कर देंगे। तारीफ मना नहीं है, खुश आमद मना है और मुबालगा आराई मना है। वो चीज मना है जिससे एक शख्स काम छोड़ दे। एक शख्स ने किसी की ऐसी तारीफ की तो आपने कहा तुमने उसकी कमर तोड़ दी, यानी अब वो काम छोड़ के बैठ जाएगा। उस हद तक तारीफ जायज है जिससे एक शख्स अमल में आगे बढ़े। कुरान पाक में अल्लाह ताला ने तारीफ की अपने बंदों की। ये थोड़ा सा एक आखिरी दफा मैं सूरत को टच दे रही हूँ ताकि आपके जहन में बात बैठ जाए, क्योंकि ये सूरत जो है की है कुरान पाक की। अगर ये पूरी तरह आपको समझ में आ गई तो बहुत सी चीजें आसान हो जाएंगी। हमने ये कहा कि अल्हम्दुलिल्लाह, ये हमारा दावा है, ठीक है, अल्हम्दुलिल्लाह हम कह रहे हैं। उस पर आपसे सवाल किया जा रहा है क्यों? सब तारीफ अल्लाह के लिए क्यों? उसकी ये दलील है, इसलिए कि रब्बुल आलमीन है, इसलिए कि रहमान और रहीम है, इसलिए कि मालिक यौमिद्दीन है। क्या कोई और ऐसा है? रब का क्या माना बताया गया था आपको? जो पैदा करे, फिर उसको जर्रे से कमान तक चढ़ाए, परवरिश करे, उसकी हिफाजत करे, उसको कायम रखे, और फिर उसके साथ साथ मेहरबान भी हो, और फिर ये कि सबको वापस अपनी तरफ समेट लेने की कुदरत भी रखता हो। मलका का मतलब होता है काबू पा लेना, यानी फैलाया भी उसने, समेटेगा भी वही, ठीक है। और न किसी ने पैदा किया, न किसी ने और समेटना है हमको, जिधर से आया उधर ही जाना है। ऐसे रब के साथ इंसान का ताल्लुक क्या होना चाहिए? फिर उसके आगे हमारा क्या मामला होना चाहिए? हमें उसकी इबादत करनी चाहिए। तो हम का हक कैसे अदा होगा? इबादत के साथ, ठीक है। खाली तारीफ से तो बात नहीं बनती ना, उसके लिए क्या जरूरी है? इबादत हो। अब आप देखिए कि इबादत किससे मुकम्मल होती? अल्लाह की मदद से। और दुआ में सबसे अहम दुआ क्या है? सिराते मुस्तकीम। वो कौन सा है? उन लोगों का जिनके ऊपर नेमतों कि बारिश हुई, नियमतों वाले। क्या नहीं चाहिए? ना मग़दूब अलैहिम चाहिए और ना ही वलद्दालीन चाहिए। तो एक और चीज आप भी याद रखिए कि ये जो है ना, हम इबादत और मदद के बाद सीधा रास्ता, ये सब मिली जुली चीज है, ये अलामत है। सीधे रास्ते की अलामतें क्या है? अल्लाह से मदद मांगना, इबादत करना और उसी की हमदो सना करना, उसी की तारीफ करना, उसी का शुक्र बजा लाना, उसके साथ एक ताल्लुक कायम करना। وآخر دعوانا أن الحمد لله رب العالمين. سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك. والسلام عليكم ورحمة الله وبركاته.